अनि हार्दिक स्वागत छ कार्यक्रम शुभ साँझमा। प्रविधि कक्षका मित्र विष्णुसँगै म छु तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर। तपाईँ यति बेला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज सुनिरहनु भएको छ र यो आवाज विश्वको जुनसुकै कुनामा रहेर पनि इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। कार्यक्रम हरेक दिन साँझ 7 बजेपछि करिब करिब 7:30 आउने गर्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा। कार्यक्रम अर्पण शुभ साँझमा हामी तपाईँलाई 0556363232 र 0556363233 नम्बरमा स्वागत गर्ने गर्दछौँ। हामीले बजाउने लोक भाका मार्फत तपाईँ आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ र तपाईँ दिनभर व्यस्त रहनुहुन्छ, दिनभरको व्यस्तता भएर थकान अलिकति भए पनि तपाईँलाई थकान लागेको हुन्छ, त्यो थकानलाई भए थोरै भए पनि मेटाउने हामी प्रयत्न गरिराखेका छौँ। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। हेलो नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? माडीबाट प्रेम कुमारी। प्रेम कुमारजी तपाईँ त धेरै दिन हराउनु भयो त। म त प्रेम कुमारजी हराउनु भयो कि क्या हो भनेको पालो दिएको। अनि खाना खानुभयो? छैन। अनि आजको दिन कसरी बितिरहेछ प्रेम कुमारजी? एफएम सुन्ने बस्ने होइन। कार्यक्रममा आउनु भएको छ क कसलाई सम्झिने? हुन्छ प्रेम कुमारजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला माडीबाट प्रेम कुमारी आउनु भएको थियो, तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ। त्यसका लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिसकेका छौँ, 0556363232 र 0556363333। कार्यक्रममा कोही साथी हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार। इच्छा कामनाबाट। हजुर अनिता। हजुर अनिताजी, के छ नयाँ नौलो खबर? दिउँसो पनि सोधेको थिएँ, फेरि सोधिदिएको कि। हाम्रो अन्ताजीलाई बेठिक भयो कि क्या हो भनेर फेरि सोधेको मैले त। ठिकै छ। अनि खाना खानुभयो? हाम्रो नि भएको छैन, सँगै खानुपर्छ है कार्यक्रम सकिने लगतै। म आउँछु नि फेरि तपाईँ घर। फेरि अनिताजी भाग्नु होला नि म आयो भने। ल ल ल हुन्छ, कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिने? धन्यवाद। अनि पौठन दादालाई, अनि घर परिवार, अनि कुनिदार बस्ने हजुरआमा अकलाजी, अनि गरी भाइ बस्ने दिदी भेट्नको लागि, अनि जानिया बस्ने मेरो भाइको लागि, अनि दाई भाउजू, अनि साथी सिमललाई, अनि हुन्छ अन्ताजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो अहिले भने छुट्टिन्छु, नमस्कार। नमस्कार। यति बेला इच्छा कामनाबाट अनिता आउनु भएको थियो, हामीलाई सधैँ सम्झिरहनुहुन्छ, आफ्ना आफन्तजन घर परिवार प्रियजन मित्रहरूलाई पनि समर्पण गरिरहनुहुन्छ। कार्यक्रममा कोही हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। हजुर नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? पदमपुरबाट अञ्जना। सर अधिकारी। हजुर सरजी, के छ नयाँ नौलो खबर? के भने गर्मी छ, अरू त ठिकै छ। अरू त ठिकै छ। अनि खाना खानुभयो? खाना भएको छैन, एकछिन बसी हुन्छ। अनि आजको दिन कसरी बितिरहेछ? हजुर आजको दिन चाहिँ तपाईँको कसरी बितिरहेछ भनेको मैले। ए आजको दिनचर्या घरै बसेर बित्यो, दिनभरि बारीमा गयो, केरा बेच्यो। हजुर हुन्छ, कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिने? हजुर हजुर कार्यक्रममा आउनु भएको छ सरोजी। हेलो, पदमपुरबाट सर अधिकारी आउनु भएको थियो, उहाँसँग अलि कुराकानी गर्न पाएनौँ राम्रो तरिकाले। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्नो आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। त्यसका लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिसकेका छौँ, 0556363332 र 0556363333। अब पनि कार्यक्रममा एउटा भाका राख्ने बेला भएको छ, जुनले मात्रै देख्छ हामीले माया लागेको, जुनले मात्रै देख्छ वसन्त थापा अनि विष्णु माझीको सुमधुर आवाज रहेको छ अबको क्रममा तपाईँको लागि। भेट होना अंधानी लुकी लुकी पीराती लाउनी जुले मात्र हमले माया लाएको जुले मात्र देख्छ चिंता नाल्यो जुलाई बादलले छेक्छ भेट होना अंधानी लुकी लुकी पीराती लाउनी माया लाएको जुले मात्रै देख्छ चिन्ता नाल्यो जुलाई नि बादलले छेक्छ हामीले माया लाएको जुले मात्रै देख्छ चिन्ता नाल्यो जुलाई नि बादलले छेक्छ हामीले माया लागेको जुनले मात्रै देख्छ चिन्ता नल्यो जुनलाई नि बादलले छेक्छ वसन्त थापा अनि विष्णु माझीको सुमधुर आवाज रहेको थियो यो भाकामा। तपाईँले सुन्दै हुनुहुन्छ कार्यक्रम अर्पण शुभ साँझ। कार्यक्रम अर्पण शुभ साँझमा तपाईँ पनि आउन सक्नुहुनेछ, त्यसका लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिसकेका छौँ, 0556 63 332 र 0556 63 333। कार्यक्रममा आएर आफ्नो आफन्तजन घर परिवार लगाए तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। तपाईँ दिनभर व्यस्त रहनुहुन्छ, त्यो दिनभरको थकानलाई थोरै भए पनि मेटाउने हामी प्रयत्न गरिराखेका छौँ। कार्यक्रममा कोही हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कुम्रोजबाट सुनिता। सुनिताजी के छ नयाँ नौलो खबर सुनाउनुहोस्। हाम्रो पनि सबै ठिक छ। अनि खाना खानुभयो? हाम्रो पनि भएको छैन, सँगै खानुपर्छ है। म अस्ति सुनिताजीको घर आएको थिएँ, सुनिताजी त लुक्नु भयो नि त खाना खाना आएको। होइन म सुनिताजीको घरै बसेको, तपाईँ त लुक्नु भएको, मलाई त कस्तो लाज लाग्यो अनि फर्केर आएको। तपाईँले मलाई बोलाउनु भएको थियो होइन? अनि तपाईँ त लुक्नु भयो अनि त्यही भएर म त फर्केर आएको। ए हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? हजुरलाई धन्यवाद। हुन्छ सुन्दाजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला कुम्रोजबाट सुनिता आउनुभएको थियो। हामीलाई सधैँ सम्झिनुहुन्छ, आफ्ना आफन्तजन घर परिवारलाई सधैँ समर्पण गर्नुहुन्छ। कार्यक्रममा कोही हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? म प्रमोद घलान, खोराङ, मेरो घर चाहिँ खोराङ वार्ड नम्बर 7 गोठरी हो। म अहिले मलेसियामा छु, मलेसियाबाट दादा। मलेसियाबाट हामीलाई फोन गर्नुभएको छ? हजुर दादा। अनि तपाईँको मलेसियातिरको नयाँ नौलो खबर के छ? नयाँ नौलो दादा, बिहान 6 बजे गएपछि बेलुका 8 बजे मात्र ड्युटी सकेपछि आउनु पाइन्छ। हजुर, पानी दिन दिनमा एकचोटि पानी चाहिँ परिरहन्छ गरे त। काम भए पनि हामीलाई सुनेर साथ दिएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि रेडियो अर्पण चाहिँ कतिको सुन्नुहुन्छ नि मलेसियातिर? रेडियो अर्पण चाहिँ कतिको सुन्नुहुन्छ नि मलेसियातिर भनेको मैले? हजुर हजुर, हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद। प्रमोद घलान भनेर चिने नचिने सम्पूर्णको लागि होइन त? हुन्छ, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुट्टिन्छु, नमस्कार। नमस्ते। यति बेला कोरागदेखि प्रमोद घनाल आउनु भएको थियो, अहिले मलेसियामा हुनुहुन्छ, टाढाको भए पनि हामीलाई सम्झिरहनु भएको छ, र कार्यक्रममा कोही हुनुहुन्छ, आउनुहोस्, फेरि उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? भण्डाराबाट। तारा प्रजा। हजुर ताराजी, के छ नयाँ नौलो खबर? हाम्रो पनि सबै ठिक छ, तपाईँहरूकै माया ममता पाइरहेछ, भेटिङ हुने त कुरै भएन नि। हजुर, अनि खाना खानुभयो? सँगै हाम्रो पनि भएको छैन, सँगै खानुपर्छ है। हाम्रो कार्यक्रम सकिने लगतै हुन्छ। हजुर हजुर, अनि आजको दिन कसरी बित्यो ताराजी तपाईँको? खाने, हिँड्ने, बस्ने अनि एफएम सुन्ने होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद। हुन्छ ताराजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला भण्डाराबाट तारा पर्सा आउनु भएको थियो, हामीलाई सधैँ सम्झिनुहुन्छ, आफ्नो आफन्तजन घर परिवारलाई सधैँ समर्पण गर्नुहुन्छ, र अब पनि कार्यक्रममा एउटा भाका सुन्ने बेला भएको छ, रामजी खाँडा निटिकापुनको सुमधुर आवाज रहेको, समाजको बन्धनलाई तोड्नु पर्यो सानो, अबको क्रममा तपाईँको लागि मेरो एउटै मन हैन र माया गर्ने अधिकार छैन र समाजको बन्धनलाई तोड्नु पर्यो सानो तिम्रो माया पाइन भने म त बस्न सक्दिन अब छिट्टै दुई मुठुलाई जोड्नु पर्यो सानो तिम्रो मेरो एउटै मन हैन र माया गर्ने अधिकार छैन र समाजको बन्धनलाई तोड्नु पर्यो सानो तिम्रो माया पाइन भने म त बस्न सक्दिन अब छिट्टै दुई मुठुलाई जोड्नु पर्यो सानो माया पाइन भने म त बस्न सक्दिन अब छिट्टै दुई मुठुलाई जोड्नु पर्यो सानो सके बाँच्ने उपाय खोज्यो न पाइनु भने मेरो त नै रोज्यो न समाजको बन्धनलाई तोड्नु पर्यो सानो समाजको बन्धनलाई तोड्नु पर्यो सानो, रामजी खाँडा अनि टिकापुनको सुमधुर आवाजमा सजिएको भाका राख्यो यति बेला। तपाईँले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ज, अनि यो कार्यक्रम अर्पण शुभ साँझ। कार्यक्रम अर्पण शुभ साँझमा तपाईँ पनि आउन सक्नुहुनेछ, आफ्ना आफन्तजन घर परिवार लगायतका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। त्यसका लागि दुईवटा टेलिफोन नम्बर हामीले खुला गरिसकेका छौँ, 0556 63 332। यो आधी घन्टाको समय लिएर तपाईँको दिनभरिको थकानलाई थोरै भए पनि मेटाउने हामी प्रयत्न गरिराखेका छौँ, र टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते दाजु। कहाँबाट को बोल्दै हुनुहुन्छ? परियाकोटदेखि दिनेश चेपाङ। परियाकोटदेखि दिनेश चेपाङ, हजुर। हिजो पनि हाम्रो कुरा भएको थियो होइन दिनेशजी? हजुर हजुर, एकदमै। अनि के छ नयाँ खबर? एकदम ठिकठाक छ भन्नु पर्यो। एकदम ठिकठाक छ, हजुर। अनि खाना खानु भयो? हजुर, खाएको छैन, एकछिन पछाडि खानु पर्ला, कार्यक्रम सुनेर व्यस्तमा छु। कार्यक्रम सुनेपछि खानु पर्ला, हजुर हजुर। हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? सर्वप्रथम हजुरलाई धन्यवाद, अनि प्राविधिक दाईलाई, अनि त्यसपछि मेरो घर परिवारलाई, अनि त्यसपछि मेरो मामा माइज्यू, अनि त्यसपछि समिता, निर्मला दिदी, शुभराज, युवराज, अनिता, अनि सानो छोरी जोनिसालाई, अनि त्यसपछि मेरो अङ्कलको घर परिवारलाई र मलाई चिनी नचिनी सम्पूर्णलाई। हुन्छ दिनेशजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो अहिले भने छुट्टिन्छु। नमस्कार। नमस्कार। यति बेला परियाकोटबाट दिनेश चेपाङ आउनुभएको थियो। हिजो पनि हामीलाई फोन गर्नुभएको थियो, आफ्नो आफन्तजन घर परिवारहरूलाई सम्झेर गइसक्नु भएको छ। तैपनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्नो आफन्तजन घर परिवारहरूलाई सम्झिन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? अलिकति गाह्रो पऱ्यो नि त। सधैँ आउनुहुन्छ, अलिकति गाह्रो पर्यो, अनि हाम्रो श्रोताहरूलाई पनि तपाईँको नाम सुन्नु पर्यो नि त। तनहुँबाट सबिना, तनहुँबाट चाहिँ तिनजना साथी आउनुहुन्छ, अलिकति अलमल अलमल पर्ने के, सबैको मलाई चाहिँ सबैको आवाज त एउटै जस्तो लाग्छ, त्यही भएर एउटा भन्दाखेरि बिग्रिने हो कि जस्तो लाग्ने के। हजुर तपाईँले मिलाइदिई हाल्नुहुन्छ नि होइन? अनि के छ तपाईँको नयाँ नौलो खबर? दिउँसो जस्तो थियो, अनि खाना खानुभयो? हाम्रो पनि भएको छैन, सँगै खानुपर्छ है। ठाउँ टाढा भए पनि एउटा टाइम त सँगै भइहाल्छ नि होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद। हुन्छ सबिनाजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो अहिले भने छुट्टिन्छु। नमस्कार। यति बेला तनहुँबाट सबिना आउनुभएको थियो, हामीलाई सधैँ सम्झिरहनुहुन्छ, आफ्ना आफन्तजनहरूलाई सधैँ समर्पण गर्नुहुन्छ आफ्ना सम्झनाहरू। तैपनि यस्तै गरी आफ्ना आफन्तजनहरूलाई सम्झिन चाहनुहुन्छ भने टेलिफोन सम्पर्कमा आउन सक्नुहुनेछ। कार्यक्रममा कोही हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? चैनपुरबाट सूचना भन्नुभयो। अनि सूचनाजी के छ नयाँ नौलो खबर? हाम्रो पनि सबै ठिक छ। सूचना अधिकारी हो तपाईँ? मैले कसरी चाल पाएँ होला? हजुर। अनि सूचनाजी तपाईँको के छ नयाँ नौलो खबरहरू? अनि पढाइलाई कहाँ पुऱ्याउनु भयो? अनि कस्तो भयो तपाईँको इक्जाम? राम्रो भएको छ। ल, हामीले इक्जामको रिजल्ट चाहिँ राम्रो सुन्न पाऊँ, त्यही हो हाम्रो भन्नुहुने होइन? अनि कार्यक्रममा हुनुहुन्छ, कसलाई सम्झिने? धन्यवाद। अनि नजिकै हुनुहुन्छ पूजा अनि सुरक्षाको लागि, अनि मेरो साथीहरू सबैजना चिन्ने नचिन्ने सम्पूर्णको लागि, सूचना अधिकारी भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि। हुन्छ, कार्यक्रममा आउनुभयो, फेरि पनि आउँदै गर्नु होला, अहिले भने छुट्टिन्छु। नमस्कार। यति बेला चैनपुरबाट सूचना अधिकारी आउनुभएको थियो, र तपाईँहरूलाई यस्तै मिठा भाकाहरू बजाउँदा बजाउँदै र तपाईँहरूकै सम्झनाहरू लिँदा लिँदै कार्यक्रमको निर्धारित समय सकिने लागेको छ भनेर विष्णु दाईले इसारा गरिरहनु भएको छ, र आजको कार्यक्रमबाट बिदा माग्ने बेला भएको छ। यति हामीलाई फोन गर्नुहुन्थ्यो साथीहरू, माडीबाट प्रेम कुमारी, इच्छा कामनाबाट अनिता, पदमपुरबाट सर अधिकारी, उहाँसँग राम्रो कुराकानी हुन सकेन, कुम्रोजबाट सुनिता, कोराकबाट प्रमोद खनाल अहिले मलेसियामा हुनुहुन्छ, भण्डाराबाट तारा प्रजा, परियाकोटबाट दिनेश चेपाङ, तनहुँबाट सबिना, अन्तिममा फोन गर्ने साथी हुनुहुन्थ्यो चैनपुरबाट सूचना अधिकारीले फोन गर्नुभएको थियो। फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँहरूलाई धन्यवाद, र इन्टरनेट अनलाइनबाट हामीलाई सुनेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद, र मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्रविधि कक्षका मित्र विष्णुलाई पनि विशेष आभार प्रकट गर्दै, यो पृष्ठभूमिमा बजिरहेको भाकालाई अगाडि बढाउँदै तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस मगर। Oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh रेडियो अर्पण 104.5 मेगाहर्ट्ज।